गुल्मी जिल्लाको उदारडिया सामाजिक संस्थाको नाम लिनु पर्दा नेपाल नेता ज्योति संघ गुल्मी शाखाको नाम जो कोहीको ओठमा झुन्डिने गर्दछ। जुन संस्था गत वर्ष संघको 20 केन्द्रीय सभाको अधिवेशनबाट नेत्र ज्योति विशिष्ट सम्मान पुरस्कारबाट विभूषित भयो, यो गुल्मेलीहरूका लागि गर्वको विषय हो। 2047 सालमा सानो एउटा कोठाबाट स्थापना भएको नेपाल नेत्र ज्योति संघ गुल्मी शाखा अहिले 2-3 भवन र जिल्ला तीनवटै क्षेत्रमा आफ्नो सेवा विस्तार गर्न सफल भएको छ। संघले हालै 18 वर्षगाठ मनाएको छ। सभा स्थल संघको परिसरबाट संघको स्थापना उद्देश्य र भए गरेका कामहरू बारे जानकारी गराउँदै संघका सचिव अखिलेश्वर प्रसाद पाण्डे, जुन नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र 2047 सालमा चाहिँ स्थापना भएको हो यो गुल्मी जिल्लामा, र यसले स्थापना कालदेखि हालसम्म यस गुल्मी जिल्लाबाट यो नेत्र रोगीहरूको लागि उपचार र प्रतिकारात्मक कार्यहरू चाहिँ सञ्चालन गर्दै आइराखेको छ। करिब करिब हामीले चाहिँ 2,00,000 भन्दा बढी व्यक्तिहरूको आँखा उपचार र त्यस्तै गरेर 4,000 भन्दा बढी व्यक्तिहरूको जिल्लामै आँखा अपरेसन सेवा दिएर त्यही आँखाको ज्योति पुनर्स्थापन गर्न सकेका छौँ। हाम्रा उपलब्धिहरू यी हुन् र हाम्रो संस्थाको अहिले सम्मको चाहिँ सम्पूर्ण जाय जथा सम्पत्ति 3 करोडको लगभग छ। यो हामीले संस्थालाई पनि एउटा चाहिँ स्थापित गर्दै जाने र हाम्रो सेवालाई पनि निरन्तर रूपमा विस्तार गर्दै जाने क्रम रहिराखेको छ। सचिव पाण्डेले भने जस्तै यहाँसम्म आइपुग्नुमा कुनै एक व्यक्तिको मात्रै हात छ भन्नु अन्यथा हुनेछ। यसमा औलाले गर्न नसकिने प्रशस्त व्यक्तिहरूको हात छ। ती मध्येका एक हुनुहुन्छ त्यस केन्द्रका प्रबन्धक श्री बहादुर बस्नेत। उहाँलाई 18 जिल्ला सभाले सम्मान गर्यो। सम्मानित हुँदा खुसीले गर्वित हुँदै उनी बस्नेत 23 वर्षसम्म काम गरे। यसभन्दा पहिला रणमिका संस्थाले पनि सम्मान गरेको थियो र अहिले यहाँहरूले मलाई सम्मान गरिदिनु भयो, म धेरै खुसी छु। र आगामी दिनमा यस संस्थालाई मेरो तर्फबाट तन मन वचन धन जे हुन्छ म सहयोग गर्ने वचन राख्दछु। साथै पुनः हस्तान्तरण गर्न चाहन्छु मेरो तर्फबाट भन्दै, खासै मलाई बोल्न खुसीको होला जे होला बोल्न आइरहेको छैन। अन्त्य गर्दै यो पुरस्कार रकम मैले यस नेत्र ज्योति संघका सभापतिज्यूलाई हस्तान्तरण गर्न चाहन्छु। धन्यवाद। धन्यवाद सूर्यजी, आफूले प्राप्त गरेको पुरस्कारको त्यो रकमलाई सँगमै लगानी गर्ने उहाँले आफ्नो मन उदार गराउनु भएको छ, त्यसको लागि धन्यवाद। अझ केन्द्रकी मूल्याङ्कनमा पर्नुभएका व्यक्ति हुनुहुन्छ समाजसेवी कृष्ण हरि सापकोटा। गत वर्ष नेपाल नेत्र ज्योति संघको विशिष्ट एसएस कर पुरस्कारबाट सम्मानित हुनुभयो। उहाँले वामी प्राथमिक आँखा उपचार केन्द्रको भवन निर्माणका लागि 50,00,000 बराबरको जग्गा दान गर्नुभयो। त्यति मात्र होइन, 18 जिल्ला सभामा सम्मानित हुँदै उहाँले 30,00,000 बराबरको भवन समेत आफैले बनाइदिने उद्घोष गर्नुभयो। मैले यही अनुरूप भवन बनाएर जुन त्यहाँका रोगीहरूलाई सेवा प्रदान गर्न सकेँ भने मलाई गरेको जुन यो पुरस्कार दिएको जुन छ त्यसको सराहना हुनेछ भन्ने आशा राखेको छु। र सकेसम्म यहाँहरूको आशालाई मैले निराशा हुन दिने छैन, चाँडै नै काम सुरु गर्नेछु भन्ने प्रतिबद्ध हुँदै मेरा 2 शब्द यही टुङ्ग्याउँछु। धन्यवाद। जिल्लाका 3 प्राथमिक आँखा उपचार केन्द्रहरू मध्ये वामी आँखा उपचार केन्द्र किन पुरस्कृत भयो त? संघका जिल्ला अध्यक्ष व्रतबहादुर चन्द भन्नुहुन्छ, कृष्णहरि सापकोटा जस्ताको योगदानको परिणाम हो र उहाँकै नाममा भोलि वामी आँखा उपचार केन्द्र नामाकरण गरिनेछ। वामी टक्सालाई यो स्पेसल कोटा हो, किनभने हामीले 3 क्षेत्रमा 3 आँखा उपचार केन्द्रहरूको खोल्छौँ। 1 नम्बरमा छुट्टै, 2 नम्बरमा छुट्टै, 3 नम्बरमा छुट्टै। यो वामी टक्साल किन बेस्ट हो, उहाँलाई पुरस्कृत हो भने यस्तो समाजसेवी हुनुहुन्छ, यस्तो सक्रिय मित्र हुनुहुन्छ। अर्को सरोजी पनि परा सालदेखि लायो हुनुहुन्थ्यो, उहाँ सरोजी अहिले बाहिर जानुभएको रहेछ। उहाँहरू टिमले जसरी आँखा उपचार खोल्नुभयो र त्यसले गर्दा राख्यो, हामीले यो गलकोट खोल्न लाएको थियो, यो आँखा उपचार गलकोट खोल्ने भन्ने कुरा थियो र हाम्रो यहाँको टिमको सक्रियता र उहाँहरू जस्तो दानवीर र सक्रिय भएर यहाँ वामी टक्साल आएको, नभए यो गलकोट खोल्थ्यो। र अब आउने जुन भवन बनाउन उहाँले भन्नुभएको छ, भवन बनाएर हाम्रो एउटा क्राइटेरिया छ त्योभित्र पर्यो पार्ने कोसिस गर्छौँ र उहाँको नामबाट नेपाल नेत्र ज्योति संघ गुल्मी शाखालाई स्थापना गर्न र यहाँसम्म ल्याइ पुर्याउनलाई भरतबहादुर चन्दको नाम सबैभन्दा पहिला लिन सकिन्छ। संस्थालाई अझ माथि पुर्याउन चन्दले सबैको साझा भावना र सक्रियतामा जोड दिनुहुन्छ। यस्ता महत्वपूर्ण मान्छे, व्यापारीहरू र पत्रकारहरू जसले हमेसा सहयोग गरे, सबै पक्षले हामीलाई सहयोग गरेर यो अवस्था आयो। यहाँ नेपाली सेना यहाँको प्रहरीले पनि ढुङ्गा बोक्ने सबै किसिमले सबैको साझा इफोर्टबाट यो अवस्था भएको हामीले मात्र बनाएको नि साझा गुल्मीको साझा प्रयत्नले यो अवस्था पुगेको। त्यो प्रयत्न कुन बेला हाम्रो पुरा हुन्छ, जब यो आँखा अस्पताल हुन्छ, गुल्मी जिल्ला आँखा अस्पताल भइसकेपछि बल्ल त्यो पुरा हुन्छ। र आगामी दिनमा उहाँ पनि आँखा अस्पताल हुनसक्छ, यो पनि हुनसक्छ, र त्यो हामी लाग्छौँ। र यसरी हामीलाई सहयोग गर्ने सम्पूर्ण महानुभावहरू, समाजसेवीहरू, नेत्री सङ्घको तर्फबाट हार्दिक हार्दिक आभार व्यक्त गर्दै बिदाउँछु। हस्, धन्यवाद, जय नेत्र। नेपाल नेत्र ज्योति सङ्घ जिल्ला शाखा गुल्मीले यहाँका नेत्रहीनहरूलाई दिएको ज्योति र आँखाका रोगीहरूलाई दिएको सेवा मुक्त कण्ठले प्रशंसा गरिनुपर्छ। राजनैतिक दल, सरकारी कार्यालय र सर्वसाधारण तहबाट समेत यसलाई अझ माथि उठाउन पहल गरिनुपर्दछ। 18 जिल्ला सभाको वर्षगाठमा रेडियो गुल्मी परिवार, ओझेलका खबर युनिट हार्दिक बधाई ज्ञापन गर्दछ, साथै थप सफलताको कामना समेत गर्दछ। ओझेलका खबर युनिटका लागि मायापुनको यो रिपोर्ट।